بسم اللہ الرحمن الرحیم، حمدًا لفاتر لکل الصلاة علی خاتم الرسل، اللہم صلی علی سیدنا محمد وعلی علی محمد وبارک وسلم علیہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع ڈائریا ہے. اردو میں اسے ہم اسہال کہتے ہیں. اسہال وہ موشن جو کہ بالکل پانی کی طرح پتلے ہوں، اور عموماً اس کی وجوہات میں سب سے اہم وجہ خراب غذاؤں کا کھانا، باسی غذاؤں کا کھانا، یا پھر زیادہ لال مرچ یا چاٹ مسالوں کا استعمال، یا پھر ایسی چیزوں کا کھانا کہ جو بہت زیادہ کھویا جس کے اندر ہو، یا پرانی قلفی رکھی ہوئی اس کے اندر بھی کسی قسم کا فنگل انفیکشن جو ہو جاتا ہے اس چیز سے یہ ہو جاتا ہے. بعض دفعہ دودھ سے بھی ایسا ہوتا ہے کہ دودھ میں سڑان پیدا ہو جاتی ہے، دودھ میں بو ہوتی ہے، اور بعض دفعہ خراب مچھلی کھانے سے بھی یہ عارضہ ہو جاتا ہے کہ فوری طور پہ لوز موشن ہو جاتے ہیں. لوز موشن اور سنگرہنی میں بہت فرق ہے. اسی طریقے سے پیچش میں بھی فرق ہے کہ پیچش میں یہ فرق ہے کہ پیٹ میں مروڑ ہوتی ہے، آنتوں میں اندر کی طرف مروڑ ہوتی ہے اور اس میں اندر زخم ہو جاتے ہیں. دو قسم کی جو ہے وہ پیچش ہوتی ہے، ایک کاذب ہوتی ہے، ایک صادق ہوتی ہے، یعنی کہ ایک وقتی ہوتی ہے اور ایک کرونک ہوتی ہے. تو عموماً ہوتا یہ ہے کہ پیٹ میں مروڑ کا ہونا، بار بار رفع حاجت کے لیے واش روم جانا، یہ آپ سمجھے ڈیسنٹری میں آتی ہے. اور اگر یہ دو دن تین دن میں ختم ہو جائے تو ٹھیک ہے، ورنہ یہ کرونک ہو جاتی ہے اور بہت زیادہ اس کے سائیڈ افیکٹ ہوتے ہیں. جسم کمزور ہو جاتا ہے، نقاہت ہو جاتی ہے، اور بچہ یا بڑا جو ہے وہ کمزور ہو جاتے ہیں، اور وہ اس میں بعض دفعہ السر کولائٹس کی طرف بھی یہ چلا جاتا ہے، آنتوں میں زخم جو ہے وہ بڑھ جاتے ہیں. اسے ہم پیچش کہتے ہیں. اسی طریقے سے سنگرینی کا مرض جو کہ جب پیچش بہت پرانی ہو جائے تو اسے ہم سنگرینی کا مرض کہتے ہیں. اور اس میں بھی یہ ہوتا ہے کہ جو بھی چیز کھائی جائے مریض وہ فوری طور پہ اس کو واش روم جانا ہوتا ہے. انڈائجسٹڈ فوڈ جو ہے وہ خارج ہوتا ہے، اور پیٹ میں اس میں بھی جو ہے بہت زیادہ قراقم یا کرینس جو ہے وہ اٹھتے ہیں. ان دونوں کا یعنی کہ پیچش اور سنگرینی کا علاج کافی عرصے تک کروانا پڑتا ہے، اور مختلف طریقوں سے ہوتا ہے کہ قابض دوائیں دینے سے پہلے اس کو اندر سے اس کے انفیکشن ختم ہونے کا تدارک کیا جائے، اور ایسی دوائیں دی جائیں کہ آنتوں میں ٹھنڈک پیدا ہو، جو اندر السر یا زخم ہو بہتر ہو. لیکن ہم آج بات کریں گے پتلے دست، اسہال یا ڈائریا کی، کہ ڈائریا عموماً گرمیوں میں زیادہ ہو جاتا ہے. بعض دفعہ خراب قسم کا سڑا ہوا کوئی پھل کھا لینے سے، تربوز کھانے سے عموماً آپ نے دیکھا کہ بہت زیادہ تکلیف ہو جاتی ہے. بعض لوگوں کو تربوز سوٹ نہیں کرتا. اس سلسلے میں اس کو روکنے کے لیے سب سے بہترین چیز جو ہے وہ بیل گیری ہے، کہ بیل گیری کا مربع بازار میں مل جاتا ہے. اسے تقریباً 50 گرام کے قریب صبح اور شام کھایا جائے. اور اگر آپ کو بہت زیادہ ڈائریا یا اسہال ہو رہا ہے، فوری طور پہ کوئی دوا نہیں ہے، تو اس سلسلے میں چائے کی پتی بہت اہم کردار ادا کرتی ہے. ایک ٹیبل اسپون سوکھی چائے کی پتی جو ہے وہ آپ پانی سے نگل لیں فوری طور پہ، اور وقتی طور پہ ایمرجنسی کے طور پہ، چاہے آپ سفر میں ہوں، کہیں بھی ہوں، کوئی دوا نہیں مل رہی ہو، تو آپ اگر پتی کھا لیں تو اس سے کافی فرق پڑنے لگتا ہے، اور آگے چل کے آپ اس کا علاج بھی کریں. اس سلسلے میں جیسے میں نے عرض کیا کہ بیل گیری کا شربت بہت اچھا ہوتا ہے، کہ بیل گیری کا مربع بازار سے مل جاتا ہے. اگر بیل گیری کا پھل آپ کے پاس ہے تو اس کا اندر کا گودا نکال کے اس کا شربت بنایا جائے. اسی طریقے سے شربت الاس جو ہے اس سلسلے میں بہت اہم کردار ادا کرتا ہے. اور لوز موشن کے لیے جو سب سے اچھی چیز ہے وہ یہ ہے کہ سونف آپ لے لیں، بڑی الائچی آپ لے لیں. ان دونوں چیزوں کو اچھی طریقے سے صاف کر کے پانی میں ابال کے چھان کے بچے کو یا بڑے کو دو دو چمچہ اس کو پلائی جائے. اسی طریقے سے موچرس بہت عمدہ دوا ہے، یہ ہربل کی دوا ہے، کہ آپ اس موچرس جو ہے وہ 50 گرام لے لیجئے، اور اسی طریقے سے گل دھاوا جو ہے وہ 50 گرام لے لیجئے. ان دونوں کو ہم وزن پیس لیجئے، اور صرف 1/4 ٹی اسپون بچوں کو ایک چٹکی کے قریب اور بڑوں کے لیے 2 چٹکی لیں. گل دھاوا بہت عمدہ چیز ہوتی ہے، اس کے ساتھ موچرس ہو تو وہ بہت عمدہ چیز ہوتی ہے، اور یہ آپ دیکھیں کہ اس کے رزلٹ بھی بہت جلدی آ جاتے ہیں. اسی طریقے سے दवाओं में ज़ीरा इस सिलसिले में बहुत उम्दा चीज़ है कि ज़ीरा सफ़ेद एक चमचा ले लिया जाए, सौंफ का एक चमचा ले लिया जाए, और हरी इलायची या छोटी इलायची के दाने, दो अदद इलायची के दाने ले लिए जाएँ। इन तीनों चीज़ों को अच्छी तरीके से पिसवा लीजिए, और पिसवाने के बाद 1/4 टीस्पून यानी कि आधा ग्राम के करीब जो है वो आप पाउडर सुबह शाम इस हाल में आप देंगे तो ये बहुत उम्दा रहता है। इसी तरीके से सवूल की भूसी का इस्तेमाल इस तरीके से है कि अगर आप दही में डाल के, जिसमें दो चीज़ें डलेंगी, थोड़ा सा दही ले लिया जाए, आधा पाव के करीब दही ले लिया जाए, और इसमें सगोल की भूसी जो है 1 टेबल स्पून लिया जाए, और इसमें सफ़ेद ज़ीरा जो है कूट कर, उसको पीसा नहीं जाए, वो आधा चमचा ले लें और उसे कूट कर डालें, तो फौरी तौर पे घर में चूँकि दही भी मौजूद होती है और इसी तरीके से ज़ीरा भी मौजूद घर पे होता है, और इसी तरीके से आप इसको इसबगोल की भूसी के साथ जो है इसको लेंगे तो इससे भी फौरी तौर पे फ़ायदा होने लगता है। इसबगोल की भूसी का ख़ासा ये है कि उसको ठंडे की तासीर अलग होती है, ठंडे दही के साथ लेंगे तो वो मोशन को बंद करेगा, और बाज़ दफ़ा कब्ज़ हो जाए तो गर्म पानी के साथ लेने से जो है वो कब्ज़ टूट जाता है। तो इसके कई ख़ासे हैं, इसका इस्तेमाल दवा के तौर पर करना चाहिए। ये इतनी ठंडी होती है कि इसका ज़्यादा इस्तेमाल से कई अमराज वजूद में आते हैं, ख़ास तौर पे ख़वातीन जो इसबगोल की भूसी ज़्यादा लेती हैं उनके जोड़ों के दर्द और छोटे जोड़ों के दर्द ख़ास तौर पे इसलिए बैठते हैं कि वो इसबगोल की भूसी का इस्तेमाल जो है वो ज़्यादा करती हैं। हमारा आज का जो मौजू है, इसमें जो मैंने आपसे अर्ज़ किया कि एक चीज़ और बड़ी उम्दा होती है कि इस हाल फौरी तौर पर रोकने के लिए आप अमृत धारा, जिसे आपने, हमारे बड़ों ने इसका नाम बताया और हमने देखा भी कि अमृत धारा की बोतलें बाज़ार में मिलती थी, इस किस्म के इस हाल के लिए आप एक कतरा चीनी में डालकर उसको बच्चों को दे सकते हैं, और बड़ों को दो कतरे या चार कतरे तक भी दे सकते हैं, इससे ज़्यादा नहीं दे सकते। तो ये अमृत धारा जो है ये जादुई चीज़ होती है, इसको बनाने का बहुत आसान नुस्खा है कि इसमें आप सते अजवाइन ले लीजिए 50 ग्राम, सते पुदीना यानी पीपरमेंट 50 ग्राम ले लीजिए, और इसी तरीके से काफूर जो है वो 50 ग्राम ले लिया जाए। इन तीनों चीज़ों को एक बोतल के अंदर डाल दीजिए और तकरीबन 1 घंटे तक आप रखेंगे तो ये बिल्कुल पानी सा बन जाएगा, और ये आपका अमृत धारा तैयार है। और इसका इस्तेमाल आप इस तरह करेंगे कि डायरिया में एक कतरा बच्चों को चीनी में डाल के दें, और इसी तरीके से बड़ों को 2 से 3 या 4 कतरे तक आप दे सकते हैं, इससे भी डायरिया या असहाल का जो मामला है वो कंट्रोल हो जाता है। पेट के अमराज का चूँकि हमारा मौजू चल रहा है और हम इसमें असहाल के बारे में आपको ये भी बता रहे हैं कि ये पेचिस से या संग्रहणी से जो है ये अलग मर्ज़ है, और ये वक्ती तौर पे होता है, अमूमन वो बच्चे के जो अनडाइजेस्टिव फूड की शिकायत करते हैं, यानी कि वो खाना खाते ही फौरी तौर पे वॉशरूम जाना चाहते हैं और उनका खाना जो है वो हज़म नहीं होता, तो उसमें भी मैदे की कमज़ोरी के साथ अगर उसकी मजबूती के लिए दवाएं दी जाएं, जिसमें मैंने अर्ज़ किया कि बेलगिरी बहुत उम्दा चीज़ है, कि बेलगिरी का मुरब्बा बाज़ार में जहाँ पर अचार मिलते हैं या मुरब्बे मिलते हैं उधर अमूमन ये मिल जाता है, ये बहुत उम्दा इसका रिज़ल्ट आता है। और इसी तरीके से जैसे मैंने आपसे अर्ज़ किया कि इसकी हिफाजत के लिए, डिहाइड्रेशन के लिए दही का इस्तेमाल या इसी तरीके से नमक पानी का इस्तेमाल भी फौरी तौर पे इसहाल या डायरिया में किया जाए ताकि आपके डिहाइड्रेशन से बच सकें। नाज़रीन, इस पर मज़ीद गुफ्तगू करते हैं, यहाँ पर हम एक मुख्तसर से वक्फ़े की जानिब बढ़ रहे हैं, आपसे मिलते हैं वक्फ़े के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम रहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हम अपने सेगमेंट में आपकी कॉल्स लेते हैं, हमारे पास कॉलर्स हैं, उनसे हम बात करते हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम, कैसे हैं हकीम साहब? जी अल्हम्दुलिल्लाह। कौन साहबा, कहाँ से? जी मैं मानूर बात कर रही हूँ, लाहौर से। जी मानूर, फरमाइए। जी मैंने अपनी मदर के बारे में पूछना है कि उनकी एज है 50 इयर्स, उनके आईब्रोज के जो बाल हैं वो वाइट हैं, तो वो उनके लिए कोई ऐसा नुस्खा बता दें जो हम यूज कर सकें घर में और बाल जो हैं वो ब्लैक हो जाएं। चलें ठीक है, इंशाल्लाह। बहुत शुक्रिया जी, अस्सलाम वालेकुम। वालेकुम सलाम। हाँ, पास एक और कॉलर है। जी अस्सलाम वालेकुम। ये कॉल हमारी ड्रॉप हो गई। मानूर साहिबा ने जैसे बताया कि उम्र 50 साल या 50 साल से ज़्यादा है वालदा की, और पलकों के बाल जो है सफ़ेद ہونا شروع ہو گئے ہیں. اس میں یہ ہے کہ آپ عصمت سرما لے لیجئے, عصمت سرما آپ لے لیں اور کیسٹر آئل میں اس کو ملا کے اور یہ اپنے والدہ کی پلکوں میں لگائیے, اس سے بڑا فرق پڑتا ہے. عصمت سرما اور کیسٹر آئل میں ملا کے اس سے جو ہے پلکوں کے جو بال نئے نکلیں گے وہ انشاءاللہ سفید نہیں ہوں گے. دیکھیے ایک چیز میں آپ کو بتا دوں, بعض چیزیں عمر کے ساتھ بھی ہوتی ہیں کہ بعض دفعہ عمر میں جب زیادتی ہوتی ہے تو عموماً بال سفیدی کی طرف آ جاتے ہیں, پلک جو ہے وہ پلک کے اوپر جو پلکیں ہوتی ہیں یہ سفید ہونا شروع ہو جاتی ہیں. تو اس میں چندہ پریشانی ہونے کی کوئی ضرورت نہیں ہے, پریشان ہونے کی ضرورت نہیں ہے. تو اس میں ایسا ہوتا ہے کہ لیکن یہ کہ یہ آپ چیز لگائیے. اور اسی طریقے سے وٹامن ای کے جو پروڈکٹس ہیں جس میں مچھلی ہے اور جو کھانے کی اشیاء جس میں وٹامن ای ہو اسے آپ ضرور ان کو والدہ کو دیجیے. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. ابھی کرا دو. جی السلام علیکم, کون کہاں سے آواز آ رہی ہے آپ کو؟ السلام علیکم. ٹی وی کی آواز آپ بند کر دیجیے. جی السلام علیکم, کون کہاں سے؟ میری آواز آپ کو آ رہی ہے؟ مجھے یہ پوچھنا ہے کہ میرا وزن نہیں کم ہو رہا. آپ کے سب ٹوٹکے میں نے استعمال کر کے دیکھے لیکن میرا وزن نہیں کم ہو رہا, اس کے بارے میں کوئی ٹوٹکا بتا دے. آپ کون بول رہی ہیں, کہاں سے؟ سعودی عرب سے بات کر رہی ہوں. چلیں ٹھیک ہے, انشاءاللہ میں آپ کو بتاتا ہوں. سعودی عرب سے ہمارے پاس کال تھی اور انہوں نے وزن کے لیے بتایا. وزن کے لیے کافی آپ نے چیزیں استعمال بھی کی. اب آپ یہ کریں کہ روٹی جسے ہم گندم کہتے ہیں, گندم کی پروڈکٹ جتنی بھی ہیں جس میں بیکری آئٹم ہو گئے, ڈبل روٹی ہو گئی, یعنی کہ آپ کو گندم جو ہے وہ بند کر دینی ہے بالکل. آپ کو آٹا یا اس سے میدا ہو گیا, اس سے ریلیٹڈ چیزیں, سب چیزیں آپ بند کر دیں. اور صبح شام آپ لوکی کا استعمال کریں کہ ایک پاؤ لوکی کا چھلکا اتار کے اور اسی طریقے سے اس کو صبح ایک لوکی لے لیں اور اسے سٹیم دے کے اس کا شیک بنا کے اس کا شربت صبح کے وقت آپ لیں. اور اس کے ساتھ ساتھ آپ دو چیزیں اور کر لیجئے جس میں سفید زیرہ بہت عمدہ ہے جو بہت آسانی سے مل جائے گا, 100 گرام لے لیجئے. کالا زیرہ جو ہے وہ 10 گرام لے لیجئے. اجوائن 5 گرام کر لیجئے. یہ نسخہ آپ کیجئے کیونکہ آپ نے کافی چیزیں آزمائی ہیں تو اس میں اس ریشو سے آپ سفید زیرہ جیسے میں نے کہا کہ 100 گرام, کالا زیرہ 10 گرام اور اجوائن 5 گرام اس کو پیس لیجئے اور تقریباً 5 گرام کے قریب یعنی کہ ایک چائے کا چمچہ صبح ایک چائے کا چمچہ شام کو آپ لیجئے, اس سے انشاءاللہ تعالی آپ کو کافی بہتری آ جائیں گی. ہمارے پاس ایک کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم. جی حکیم صاحب میں نے آپ سے پوچھنا تھا کہ کچھ عرصہ پہلے مجھے خارش ہوئی تھی, خارش کی تکلیف, لیرنس کوئی نام تھا اس خارش کی بیماری کا نا, تو وہ چھوٹے چھوٹے دانے بنتے تھے اور اس کے بعد وہ دانے چھوڑ جاتے تھے جسم پہ نا, تو ابھی یہ ہے کہ وہ ختم ہو گئی ہے, داغ موجود ہے اور ابھی چہرہ اور گردن کے ایریے میں خارش ہے نا, سر میں, چہرے میں. اور وہ اچھا میں چاہتی ہوں کہ جسم سے مستقل یہ خارش کی تکلیف نکل جائے نا. ٹھیک ہے, آپ اپنا نام بتائیے, کہاں سے بول رہی ہیں؟ سرخندہ بول رہی ہوں, اسلام آباد سے. اسلام آباد سے ہمارے پاس ایک اور کالر, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. جی کون صاحب, کہاں سے؟ میں سیال جی گل کرنا پیا جی. ساری بچی کی ایک تو اچھی تو الرجی ہوتی ہے, دوسرا جہاں تو کد جا 7 سال کی کد کوئی نہیں ہوتا پہ, اس واسطے مہربانی کرو جی کوئی نسخہ دس دیے تو مہربانی ہو سی. آپ کا کیا نام ہے, کہاں سے بول رہے ہیں؟ سیال شریف, ضلع سربوتا سیال شریف. اچھی تو دانے جہاں آنکھوں تو پار دانے جہاں بن جاتے ہیں. ٹھیک, چلیں ٹھیک ہے, انشاءاللہ تعالی قد کے لیے بھی میں آپ کو بتا دیتا ہوں. ہمارے پاس جو کالر ہیں اس میں ایک اسلام آباد سے کال تھی جس میں انہوں نے بتایا کہ خارش کی وہ علاج کر رہی ہیں, دانے ہو جاتے ہیں. تو اس میں یہ کہ کئی اقسام ہوتی ہیں, اسکیبیز بھی ہوتی ہے, سورائسس بھی ہوتا ہے اور سر میں آپ کے ہے, تو اس میں آپ سب سے پہلے تو یہ کیجئے کالا سرکہ آپ لے لیں جسے مکس فروٹ کا سرکہ ہے وہ آپ لے لیں اور اس میں حب الرشاد منگوا لیجیے تقریباً 100 گرام اور اس میں سنبھال کے رکھیے اس کو پسوا لیجیے اور حب الرشاد جو ہے آدھا چمچہ کالے سرکے میں تقریباً آدھی پیالی کالے سرکے میں اس کو تقریباً 1 ٹی اسپون لے کے اس کو گرم کر لیجیے مرہم کی طرح اس کو بنا لیجیے اور اس کے بعد سر میں اور جہاں وہ لگ سکتا ہے مرہم وہ لگائیے اور کھانے کے لیے جو چیز آپ کے لیے بہت اچھی ہے اس کے اندر آپ چرائتا نیپالی لے لیں چرائتا نیپالی بہت عمدہ چیز ہے چرائتا صرف آپ ابھی فی الحال لیں اور دوسری چیز پنیر بوٹی ان دونوں کو رات کو پانی میں بھگا دیجیے اور صبح جو ہے اس کو ذرا سا گرم کر کے اور اس کا جوشاندہ پینا شروع کیجیے آپ تقریباً 90 دن یعنی کہ 3 مہینے تک کے اس کا استعمال کریں گے انشاءاللہ اس میں بہتری آ جائے گی. ہمارے پاس ایک کالر ہے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ مشتاق ہم بول رہا ہوں جی فیصل آباد سے. فیصل آباد سے جی فرمائیے. میرے کمر کے نا نیچے سے ٹوٹنے کے اوپر جو ہڈی ہے نا وہاں پر سخت درد ہے. میں جب چٹی بیٹھتا ہوں یا اٹھتا ہوں یا نماز پڑھنے کے بعد اس وقت مجھے درد ہوتی ہے. اچھا اچھا. آپ کا کوئی ایکس رے ہوا ہے؟ سرین کہتے ہیں اسے اور عموماً اس میں جو گیپ بھی آ جاتا ہے. آپ کا کوئی ایکس رے ہوا ہے؟ ایکس رے نہیں ہوا. میں نے کافی علاج کرایا ڈاکٹروں سے لیکن وہ آرام نہیں ہوا. نہیں اس کو انہوں نے ڈائگنوز کیا؟ انہوں نے درد کی دوائی استعمال کے لیے دی ہے, کچھ پٹھوں کے طاقت کے لیے, ہڈی کو مضبوط کرنے کیلشیم وغیرہ ایسے دی ہے. چلیں ٹھیک ہے میں آپ کو بتاتا ہوں. بہت شکریہ آپ کے کالر کا. ہمارے پاس ایک کالر ہے. جی السلام علیکم. ایک کال ہمارے سے ڈراپ ہو گئی. ہمارے پاس ایک سوال ضلع سرگودا سے کیا اور انہوں نے بتایا کہ 2 چیزیں ہیں. ایک تو الرجی ہے, ان کی بچی کی عمر شاید 17 سال, اور اس میں پہلی چیز انہوں نے الرجی کا پوچھا. اس الرجی کے لیے سب سے اچھی چیز یہ گلے بنفشہ ہیں کہ گلے بنفشہ آپ لے لیجئے اور اس کے بعد اس کو تقریباً 5 گرام کے قریب آپ اس کو بہت اچھی طریقے سے پسوا کے اور آدھا چمچہ صبح, یعنی کہ بچی ہے اس لیے آپ آدھا چمچہ یعنی کہ 2.5 گرام کے قریب لے لیں صبح لیجئے اور 2.5 گرام شام کو لیجئے. یہ آپ گلے بنفشہ کا استعمال اس کو کروائیے. اور اسی طریقے سے عناب کا شربت بازار سے مل جائے گا, شربت عناب اس کا استعمال کیجئے. یہ تو الرجی اس سے انشاءاللہ تعالی حل ہو جائے گی. جہاں تک قد کا مسئلہ ہے, قد کے لیے کئی چیزیں ہیں لیکن عموماً لڑکیوں میں 21 سال سے پہلے قد بڑھ جاتا ہے. وہ لٹکنا شروع کریں, ورزش کریں, صبح واکنگ کریں, لائٹ واکنگ کریں. اور اسی طریقے سے اگر وزن زیادہ ہے تو وزن کم کریں. حب الرشاد لے لیجئے 100 گرام اور اس کو پسوا لیں اور اس میں 25 گرام مستگی رومی ڈال دیجئے. 2 چیزیں ہیں, ان چیزوں کو اچھی طریقے سے پسوا کے حب الرشاد اور مستگی رومی. حب الرشاد 100 گرام اور وہ 25 گرام پاؤڈر کر لیجئے, آدھا چمچہ صبح آدھا چمچہ شام دیجیے. لال مسور کی دال اس سلسلے میں بہت عمدہ چیز ہے کہ لال مسور کی دال جو ہے وہ لہسن کا بگار دے کے اس کا سوپ بنا لیا جائے اور بالکل پتلا پانی کی طرح جو اس بچی کو پلائیں تو انشاءاللہ ہائٹ کا مسئلہ بھی حل ہو جائے گا. ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ جی ہم سعودی عرب سے بول رہے ہیں, اپنی بیٹی کے لیے پوچھنا ہے. جی فرمائیے کیا سوال؟ جی وہ بیٹی کے میری کمر میں درد ہو رہی, 12 سال کی بیٹی ہے. 12 سال کمر میں درد ہے ان کو؟ جی کمر میں درد ہے. کیا سوال پورا کیجیے. جی کمر میں درد ہو رہی کئی دن سے, بس یہی کہہ رہی خالی کمر ہی میں, پیٹ میں نیچے کی طرف درد ہو رہی ہے بیچ میں. اچھا بیک سائڈ پہ ہو رہی, پیچھے کی طرف. جی جی چلیں ٹھیک ہے, انشاءاللہ آپ کو بتاتا ہوں. ہاں پہ ایک اور کالر ہے, ان سے بھی بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی میں غزالہ بات کر رہی ہوں مسقط سے. جی فرمائیے. مجھے چھینکیں نہیں آتی نا, چھینکوں کا مسئلہ, بی پی کا بھی مسئلہ ہے, شوگر کا بھی, تو چھینکوں کا بہت مسئلہ. چھینکیں نہیں آتی مجھے نا. اچھا سر کو کچھ ہو جائے, دل کو بھی کچھ ہونے لگے. اور بلڈ پریشر کے لیے دوا لینی ہے, شوگر کے لیے دوا لینی ہے؟ ہاں جی شوگر کی, بلڈ پریشر کی انسولین بھی لگاتی ہوں. مجھے چھینکوں کا کتنے دنوں کا مسئلہ, چھینکیں نہیں آ رہی مجھے نا. اچھا ڈپریشن میں رہتی ہوں. چلیں ٹھیک ہے میں آپ کو بتاتا ہوں. ایک اور ہمارے پاس کالر سے پہلے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. میں گفتگو بول رہی ہوں راول پنڈی سے. جی فرمائیے. وہ میں نے یہ پوچھنا تھا کہ میرے بیٹے کی عمر 11 سال ہے. ٹھیک. लेकिन डॉक्टर कहते हैं कि इसकी हड्डी जो है 8-9 साल के बच्चे की है। अच्छा। वो कहते हैं कि ये नहीं बढ़ सकती, वक्त के साथ साथ ठीक हो जाएगी, तो आपके पास इसका कोई इलाज है तो वो बता दें, मेहरबानी होगी। मतलब उसकी ग्रोथ स्लो हो रही है या उसका हाइट कम है, क्या मसला, क्या हड्डी छोटी है? हाइट भी इसकी कम है। अच्छा। और उसकी हड्डियों की ग्रोथ जो है वो नहीं हो रही। चलिए ठीक है, हड्डी उसकी पीछे है, अभी अपनी उम्र से 2 साल पीछे है। चलिए ठीक है, आपको जवाब देता हूँ मैं। हाँ, पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। ये कॉल हमारे से ड्रॉप हो गई, हम जवाब देते हैं। देखिए, फैसलाबाद से उन्होंने बताया कि बहुत ज़्यादा कमर में दर्द है। कमर के दर्द के लिए जो सबसे अच्छी चीज़ है वो ये है कि आप गोंद कतीरा जो है उसका इस्तेमाल करें। गोंद कतीरा आप ले लें, तकरीबन 2 ग्राम यानी आधा चाय का चमचा, 2 से 2.5 ग्राम जो है वो आप गर्म दूध में डाल के और ये सुबह शाम पीना शुरू कीजिए, इससे सही हो जाएगा। टकोर के लिए भी एक चीज़ आप ले लीजिए। इसमें जो अगला सवाल है सऊदी अरब से, वो भी कमर के दर्द का, वो भी इसी तरह करें कि गोंद कतीरा आप बच्ची को जो है वो ज़रूर दीजिए, 1-1 ग्राम के करीब दीजिए दूध के साथ। और टकोर जो करनी है उससे बड़ा फ़र्क पड़ता है, उसमें जो है साबित खोपरा जो है उसको बड़े बड़े पीसेस, ऐसे लंबे लंबे से पीसेस बना लीजिए साबित खोपरा जो होता है, और इसमें साबित हल्दी ले लीजिए, और तीसरी चीज़ जो है इसमें लाहौरी नमक आप डाल दें। इन तीनों चीज़ों को तवे में गर्म करके पोटली बना के और पीछे आप टकोर करें कमर में, तो इससे आप देखेंगी कि बड़ी हड्डी और साइड राइट और लेफ्ट पे आप इसकी सिकाई करें। और इसी तरीके से आपको जैसे मैंने कहा कि गोंद कतीरा जो है इसका इस्तेमाल करें सुबह शाम, तो इंशाल्लाह इससे बेहतरी आ जाएगी। सऊदी अरब से जो बच्ची थी उसके लिए भी जवाब यही है कि वो उसको जो कमर में दर्द हो रहा है उसको वीकनेस है, उसके लिए कैल्शियम की इनटेक आप ज़्यादा से ज़्यादा कीजिए, और इसी तरीके से गोंद कतीरा तकरीबन 1/4 टीस्पून के करीब गर्म दूध में डाल के इसको बच्ची को दीजिए, इससे इंशाल्लाह ताला बेहतरी होगी। अगर उसके अंदर खून की कमी है तो खून की कमी के लिए जो है चुकंदर आजकल बहुत अच्छा आ रहा है कि चुकंदर को थोड़ा सा हाफ बॉईल करके उसको मैश करके उसमें थोड़ा बहुत कोई नमक या काली मिर्च डाल के उसको खिलाइए, इससे काफ़ी फ़र्क पड़ जाएगा। गज़ाला साहिबा का जवाब भी हम देते हैं। दो हमारे पास और सवालात हैं, लेकिन यहाँ पर हम एक मुख्तसर से वक्फ़े की जानिब बढ़ते हैं, आपसे मिलते हैं वक्फ़े के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फ़े के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे पास इस वक्त कॉलर मौजूद हैं, उनसे बात कर लेते हैं पहले। जी अस्सलामु अलैकुम। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा, कहाँ से? मैं फैसलाबाद से बोल रही हूँ। फैसलाबाद से जी, नाम बताइए। शाजिया जी, सवाल। मेरा बेटा 10वीं क्लास में पढ़ता है। जी जी। उसका कद बहुत छोटा है। अच्छा, कद छोटा है। हाँ जी, कद बहुत छोटा है, बिल्कुल बच्चा लगता है। अच्छा अच्छा, तो गिजा वगैरह सही लेता है? हाँ, पढ़ता भी सही है सब, बाकी तो सब ठीक है, सेहत भी जिसम थोड़ा सा भारी है। अच्छा अच्छा, ठीक है, बहुत शुक्रिया आपकी कॉल का। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। आवाज़ नहीं आ पा रही। हमें जो इतराज़ है कॉलर से वो ये कि आप जब भी कॉल करें अपने टीवी का वॉल्यूम या टीवी की आवाज़ बंद कर दिया कीजिए, आप दूसरे कमरे में आ जाइए, जो घर के अफराद हैं वो देखते रहें, लेकिन टीवी की वॉल्यूम कम कीजिए, उसमें हमें तकनीकी मसला होता है जो हमें आवाज़ नहीं आ पाती। हम आपको जवाब देते हैं। गज़ाला साहिबा थी भक्कर से, और इन्होंने बताया कि आपको छींकों का मसला है, छींक बिल्कुल नहीं आती। इसमें जो दो चीज़ें हैं वो आपको करनी है, एक तो ये कि जो सते पुदीना सदे अजवाइन काफूर या 50-50 ग्राम मंगवा लीजिए, और उसके बाद उसको एक शीशे की बोतल में रखें, वो बिल्कुल पानी की तरह हो जाएगा। और मैंने कहा कि ये अमृत धारा है, जादुई तेल होता है, और इसे आप जो है थोड़ा थोड़ा नाक में जो है उसको ऊपर की तरफ रुई से लगा लिया कीजिए, और रात को सोने से पहले ये जो ट्यूब्स हैं इनमें नीचे की तरफ हल्का सा और पेशानी पर जो है ये लगा लिया कीजिए। और दूसरी चीज़ ये कि खालिस कलौंजी का तेल जो है वो आप मंगवा लें, अगर नहीं मिलता तो आप घर पे बना लीजिए। तरीका ये है कि जैतून का तेल आधा पाव ले लें और उसमें तकरीबन आधा पाव ही जो है कलूंजी जो है वो डाल के अच्छी तरीके से उसको गर्म कीजिए, जलाइए, जब तेल बिल्कुल काला सा हो जाएगा तो उसको बंद करके और कपड़े से छान लीजिए, ये आपका रोगन कलूंजी तैयार हो गया। तो ये आप नाक में दो दो कतरे डालना शुरू कीजिए, इससे बाद दफ़ा ये होता है अंदर जो ट्यूब्स के अंदर भी जो है जब ये तेल जाता है तो अंदर जो है ब्लॉकेज सही कर देता है, साइनसाइटिस के लिए ये बहुत अमदा चीज़ है। और इसी तरीके से जिन लोगों को शिकायत है कि उनको रुआफ का मसला है, छींक नहीं आती, उनके लिए बहुत अमदा चीज़ है। और एलर्जी के लिए दो चीज़ें हैं, गुले बनफ्शा और बर्गे बनफ्शा, दोनों हम वज़न मंगवा लीजिए और इसका जोशंदा एक ग्लास में तकरीबन 5-5 ग्राम के करीब दोनों चीज़ें जोशंदा पीना शुरू की, अल्लाह ने चाहा तो 3 हफ्तों में आपका मसला बेहतर हो जाएगा। हमारे पास एक कॉलर हैं, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। सलाम वरहमतुल्लाह। जी वाल कौन साहब? सर मैं कराची से बात कर रहा हूँ, अली शाह। जी सवाल बताइए। सर मुझे असल में ब्रेन हेमरेज हुआ था, ब्रेन प्रॉब्लम हुई थी। अच्छा। अब वो राइट हैंड पे जो ना वो मेरे टिश्यू और मसल जो ना मुसलसल खिंच रहा हूँ। अच्छा। हर वक्त अगड़े रहते हैं, पिछले मतलब यकम अप्रैल को मैं बाइक से गिर गया था तो उसके बाद से तो ऐसे आज 26 डेज हो गए मैं घर से निकल नहीं पा रहा। जी जी। इतना सख्ती, इतनी मतलब कि वो डॉक्टर चुपका है, मेरी मेडिसिन चल रही थी, उन्होंने कहा था आपकी जो ना वो सर्कुलेशन प्रॉब्लम है और आपकी ऐसा कमजोरी उन्होंने डिक्लेयर की थी। ठीक। और 7-8 महीने मुसलसल जो है मैं होम्योपैथी की मेडिसिन लेता रहा हूँ, कोई फर्क नहीं पड़ा मुझे। ठीक है, मैं आपको बिल्कुल जवाब देता हूँ। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। कॉल ये है या मेरे ख्याल ड्रॉप हो गया? वालेकुम सलाम। जी कौन साहब कहाँ से? मैं मोहम्मद लतीफ बोल रहा हूँ, मामू कांजन तो। मोहम्मद रफी साहब जी फरमाइए। लतीफ, मोहम्मद लतीफ। हाँ कहाँ से बोल रहे हैं? मामू कांजन जी, फैसलाबाद मामू कांजन। आप टीवी का आवाज़ बंद कीजिए, आपकी आवाज़ नहीं आ पा रही, मैंने पहले भी आपसे अर्ज़ किया था, वॉल्यूम कम कर दें। अच्छा। जी सवाल बताइए लतीफ़ साहब। लतीफ़ साहब मेरे ना जोड़ा दियाँ दर्दा होंदियाँ गैंठिया मैनु जनाब, ये हरनिया भी है, मेदे का अल्सर भी है, यानी 20 साल हो गए गैंठिया तोड़ नहीं होंदा। शुगर तो नहीं है आपको? मरे मेरी शुगर तो नहीं है? शुगर आपको? शुगर नहीं। चलें ठीक है लतीफ़ साहब, आपको जवाब देते हैं, आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? मैं समरीन बोल रही हूँ हैदराबाद से। जी फरमाइए। मेरे अब्बू को है ना क्या बोलते चलने में ना मेदे में भी जलन देती है और चलने में दर्द होता है, रानों में टांगों में जलते हैं। मेदे में जलन होती है जी, और टांगों में दर्द रहता है, तलवे भी जलते हैं। शुगर तो नहीं इनको? इनको शुगर भी और कार्ब्स है ना 2-3 दिन देती है। तो शुगर की दवाएं ले रहे हैं, शुगर फास्टिंग कितनी रहती है? बहुत ज्यादा शुगर तो नहीं है? अभी ज्यादा हो जाती है, जैसे 250 करीब वरना सही रहती है, और ना क्या बोलते कार्ब्स भी रहती है 2-3 दिन। आप पिछला दिखाइए फास्टिंग कितनी थी इनको, सुबह के जो नाश्ते से पहले की शुगर कितनी थी आपको पता है? नहीं। चलें ठीक है, आपको जवाब देते हैं, आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास रावलपिंडी से 11 साल का बच्चा है और उन्होंने बताया कि वो प्री मेच्योर जैसे बच्चे होते हैं कि 10 साल का है और वो 7 साल का लगता है, तो इसमें यह है कि सबसे पहले तो बच्चे का वज़न जो है नॉर्मल रखिए, सौंफ का इस्तेमाल ज़्यादा से ज़्यादा कीजिए कि एक चाय का चम्मच सुबह एक चाय का चम्मच शाम सौंफ जो है आप भून के रख लें और इसे खिलाएं ताकि बादी और रिया वगैरह इससे खारिज हो, और हड्डियों की मजबूती के लिए मूसली सफ़ेद जो है उमदा वाली ले लीजिए, सिर्फ मूसली सफ़ेद आप ले लें और उसको बारीक पिसवा लीजिए और इसे ज़रा से पाव कप दूध के अंदर जो है मिला के घोल कर जो है मूसली सफ़ेद बच्चे को दीजिए, इससे बहुत फ़र्क पड़ेगा। और जैतून का तेल बहुत उम्दा है कि उसको बहुत यानी कि उनके वाली साहब से कहें कि زیتون کے تیل کی جو ہے وہ مالش کریں, بچہ انشاءاللہ بہتر ہو جائے گا. خمیر ہے گاؤ زبان اوت سلیب والا, یہ جڑی بوٹی کا نام ہے اوت سلیب, وہ اس میں ملا ہوا ہوتا ہے, یہ آپ بازار سے لے کے اس کو کھلانا شروع کیجئے. میرے اللہ نے چاہا تو 3 مہینے کے اندر یہ بہتری کی طرف آ جائے گا. فیض آباد سے شازیہ صاحبہ نے اپنے لڑکے کے متعلق بتایا کہ اس کی ہائٹ کم ہے اور کمزور ہے, اس کے لیے یہ کہ آپ 4 مغز جو ہوتا ہے گا, بادام اور 4 مغز, ان دونوں کو ہم وزن لے لیں, کم از کم 25-25 گرام اس کو پسوا لیجئے اور صبح شام ان کو دیجئے. اور اسی طریقے سے قد کے لیے جو ہے وہ میں بتاتا ہوں, حب الرشاد 100 گرام, 25 گرام مستگی رومی پسوا لیجئے اور صبح شام آدھا آدھا چمچہ اس کو دیجئے. اس سے انشاءاللہ تعالیٰ اس کی ہائٹ بہتر ہونا شروع ہو جائے گی, لیکن 10-11 سال میں پریشانی کی ضرورت نہیں ہوتی. بچے کو بس یہ کہ رننگ کروائیے, گیمز کھلوائیے, میدان میں بھیجیے اور اس کو رسی کودوائیے, تو اس سے انشاءاللہ تعالیٰ 16-17 سال میں جا کر جو ہے وہ ہائٹ بعض دفعہ نکلتی ہے, تو اس میں پریشانی کی ضرورت نہیں ہے. علی صاحب نے ٹیلی فون کیا تھا, برین ہیمریج آپ کو کراچی سے آپ بول رہے ہیں ہو چکا, اور ابھی آپ ظاہری بات ہے جو آپ بلڈ کے لیے جو پتلا کرنے کی دوائیں جو ہیں وہ آپ کھا رہے ہوں گے, تو اس کو کیری آن کیجئے, جو بھی ڈاکٹر نے آپ کو کہا ہے وہ آپ اس کو استعمال کریں. اور ہمارے جو دوائیں ہیں اس میں جو سب سے اچھی چیز ہے, آپ 2 چیزیں لے لیں, ایک تو برہمی بوٹی آپ لے لیں, یہ بہت عمدہ چیز ہے, 100 گرام برہمی بوٹی لے لیجئے, سونٹ 100 گرام لے لیجئے اور افسنتین, یہ 3 چیزیں جو ہے آپ نے لینی ہیں, ان تینوں کو اچھی طرح پسوا کے 5 گرام صبح 5 گرام آپ شام کو کھائیے. اسی طریقے سے خمیرہ آپ گاؤ زبان کا جو ہے یہ سادہ لے لیجئے, اگر آپ کو شوگر ہے تو خمیرہ گاؤ زبان مت لیجئے گا, اس کی جگہ پہ جو ہے گلے گاؤ زبان اور برگے گاؤ زبان جو ہے 2-2 گرام پانی میں ڈال کے جوش کر کے یہ جوشاندہ پیجئے, انشاءاللہ تعالی آپ کا مسئلہ اللہ پاک حل کر دیں گے. ہمارے پاس ایک کالر ہے, پہلے ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے, ذرا زور سے بولیے. میں عائشہ بات کر رہی ہوں فیصل آباد سے. جی عائشہ بتائیں کیا سوال. سر میرے نا ایک تو بال بہت زیادہ اترتے ہیں گچھوں کی صورت میں اور دماغ میں پین رہتا ہے, وہ سلسلے میں میں نے پوچھا, میں بہت پریشان, میرے بال بہت کم رہ گئے اتر اتر کے, رکتے ہی نہیں ہیں. ٹھیک ہے بس آپ کا یہ سوال تھا, ایک اور کال لے لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. ہیلو. جی بھائی السلام علیکم, نام بتائیے اپنا, کہاں سے بول رہے ہیں. جی السلام علیکم. جی وعلیکم السلام. شاہد بات کر رہا ہوں جی لاہور سے. جی سوال کیجیے شاہد صاحب. آج سے 1 سال پہلے نا میرے دوسرے موڑے کی پیچھے وین آ گئی تھی, تو اس کی وجہ سے نا میری دائیں ٹانگ میں نا وہ سن پن جاتا تھا. اچھا. تو ڈاکٹر نے نا مجھے بیڈ ریسٹ پہ بتا دیا تھا, تو اللہ کا کرم ہے میں اب چل لیتا ہوں صحیح ہوں, لیکن نا جو میری باؤں کی انگلی ہے نا 3 نیچے والی, جی جی, اور انگوٹھا اور اس کے اوپر آ جائیں تھوڑا سا جہاں پہ گٹا ہوتا ہے یہاں پہ, یہ نا سن پن جیسے ہوتا ہے نا وہ ہے ابھی رہ گیا پیچھے, تو میں واک وغیرہ کافی کر لیتا ہوں اللہ کا شکر ہے, تو پر میں نا کہتا ہوں کہ اللہ کرے یہ بھی ٹھیک ہو جائے, تو آپ کا پروگرام دیکھ رہا تھا تو میں نے کہا میں آپ سے مشورہ کروں کچھ, میں کیا کروں اس کے بارے میں. یہ جناب آپ بے فکر رہیں شاہد صاحب, کام ہے جب میں رات کو سویا, آپ رات کو سویا ہوتا ہوں نا کبھی کبھار نا جیسے وہ کہتے ہیں نا بڑے کے کرول پڑ گیا ہے, تو وہ پڑ جاتا ہے, وہ مجھے نا بڑے ہی تکلیف دے میرے لیے ہوتا ہے, کہ میں آپ کو بیان نہیں کر سکتا کہ میں اٹھ کے سویا ہو گئی کھڑا ہو جاتا ہوں اور مجھے بڑی اس کے بارے میں تکلیف ہوتی ہے. چلیں ٹھیک ہے, آپ کی مہربانی ہے. کوئی اچھا میں بتاتا ہوں سر, بہت اچھا نسخہ آپ کو دیتے ہیں. جوابات ہم شروع کرتے ہیں. لطیف صاحب فیصل آباد سے تھے اور انہوں نے جوڑوں کا درد اور میدے کا السر بتایا. میدے کے السر کے لیے سب سے عمدہ چیز یہ کہ آدھا پاؤ دہی لے لیجئے, 2 کیلے لے لیں اور تھوڑا سا اس میں برف یا پانی ڈال کے اس کا شیک بنا دیجئے. 40 دن تک کے آپ 2 کیلے اور دہی کا جو یہ آپ پیجئے, اس سے آپ کو فرق پڑے گا. اور اسی طریقے سے کھیرے کا استعمال آپ آپ زیادہ کیجیے. اور ہاں آپ نے یہ بتایا کہ جوڑوں کا درد, جوڑوں کے درد کے لیے مختلف دوائیں میں بتاتا ہوں, لیکن سب سے اچھی دوا یہ کہ بدھاوا بدھاری قند جسے ہم کہتے ہیں وہ آپ لے لیجئے, 100 گرام سونٹھ آپ لے لیجئے, 100 گرام ازگر ناگوری, 100 گرام, ان تینوں چیزوں کو اچھی طریقے سے ملا کے 5 گرام صبح 5 گرام شام آپ لیجئے, جوڑوں کے درد کے لیے بہترین. ہاں پر ایک اور سوال تھا بچی کا حیدرآباد سے, حیدرآباد سندھ سے. آپ نے والد صاحب کے متعلق بتایا, ان کے بھی معدے میں جلن رہتی ہے, تو ان کے لیے بھی یہ ہے کہ آپ معدے کے جلن کے لیے کیلا اور دہی کا استعمال کریں, اس میں چینی ڈالنے کی ضرورت نہیں ہے کیونکہ آپ نے بتایا ان کو شوگر بھی ہے. جوڑوں کے درد کے لیے یہی نسخہ جو میں نے سونٹھ کا, ازگر ناگوری کا اور بدھاری قند تینوں کو ہم وزن لے لیجئے اور 5 گرام صبح 5 گرام دودھ کے ساتھ دیجئے. اور اسی طریقے سے اگر والد صاحب کی عمر زیادہ ہو گئی ہے تو اگر کہیں سے سلاجیت مل جائے تو سلاجیت کو آدھا پیالی گرم پانی میں ماچس کی تیلی کے جو بیک سائڈ کے ہوتے ہیں, جتنا ماچس کی تیلی کے اوپر اس کا مسالہ ہوتا ہے اس کے قریب آپ جو ہے آدھی کپ دودھ کے اندر, گرم دودھ میں سلاجیت ان کو دیجئے, انشاءاللہ تعالی یہ بالکل ٹھیک ہو جائیں گے. عائشہ صاحبہ جو ہے انہوں نے فیصل آباد سے کال کی اور آپ نے فرمایا کہ بالوں کا مسئلہ ہے, یہ تو انٹرنیشنل مسئلہ ہے, پوری دنیا کے اندر مسائل ہیں, اس کے کئی وجوہات ہوتی ہیں. وٹامن ای کی انٹیک زیادہ سے زیادہ لیجئے, مچھلی کا استعمال زیادہ سے زیادہ کیجئے اور کوشش یہ کریں کہ آپ وٹامن سی اور وٹامن ای کی انٹیک زیادہ لیجئے. آملے کا استعمال اس طرح کرنا ہے کہ 2 آملے کے پھل جو ہے مربع منگوا لیجئے, 2 پھل صبح آپ ناشتے سے پہلے نہار منہ کھائیں گے تو انشاءاللہ اس سے بہتری ہو جائے گی. ایک سوال صرف جواب دے دوں, شاہد صاحب لاہور سے, آپ کو بہت درد ہے, آپ گائے کی نلیوں کا گودا نکال لیں, گودا جو ہم نہاری میں کھاتے ہیں اس کو توے میں ڈال کے جلا لیجئے اور جلانے کے بعد جو ہے اس کا آئل بن جائے گا وہ لگائیے, انشاءاللہ تمام معاملات ٹھیک ہو جائیں گے. ہمارے ویب سائٹ جو ہے وہ بھی آپ نوٹ کر لیجئے کہ www.arvyqtv.tv, اس میں آپ بالکل اس میں دیکھ سکتے ہیں. یوٹیوب میں بھی ARYQTV پہ آپ سارے ہمارے پچھلے پروگرام دیکھ سکتے ہیں. رات کے 1 بجے ہمارا یہ پروگرام ریپیٹ ہوگا, میرا نمبر آتا ہے اسے دیکھ لیجئے, ایڈریس معلوم کرنا ہو, مجھ سے کوئی ضروری بات کرنی ہو تو 4 بجے کے بعد آپ کال کر سکتے ہیں. تو ناظرین یہ تھا ہمارا آج کا پروگرام, امید ہے آپ نے پسند کیا گیا. اللہ تعالیٰ آپ سب کا حافظ اور ناصر ہو. اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت, کل انشاءاللہ قبض کے موضوع پر بات کریں گے. السلام علیکم ورحمۃ اللہ.